सर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9842146174। जनकपुर बम काण्डका मुख्य योजनाकार सभासद संजय कुमार शाह संविधान सभा सदस्यबाट निलम्बन। एकीकृत माओवादीको बन्द सत्र भोलिसम्मका लागि स्थगित, भोलि नै अध्यक्षले जवाफ दिने। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि अहिले मतदान जारी, अध्यक्षमा 3 जनाको उम्मेद्वारी। चितवन निकुञ्जद्वारा गैंडामारी खाग बिक्री गरेको मुद्दामा 2 जना तिब्बती नागरिक सहित 4 जनालाई कैद सजाय, प्रमाणित भए 1,00,000 रूपियाँ जरिवाना र 15 वर्षसम्म कैद सजाय हुने। अफगानिस्तानमा गएको पहिरोमा परि हराइरहेकाहरूको सम्झनामा राष्ट्रिय शोकको घोषणा, शवहरू निकाल्न सम्भव नरहेको उपराष्ट्रपतिको भनाई। र एसिसी प्रिमियर लीग क्रिकेटमा नेपालको पहिलो हार, ओमानसँग 2 विकेटले पराजित। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरेकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। जनकपुर बम काण्डका मुख्य योजनाकार सभासद संजय कुमार शाहलाई संविधान सभा सदस्यबाट निलम्बन गरिएको छ। शाहलाई गैराती प्रहरीले बिरगंजको छपकैयाबाट पक्राउ गरी कर्तव्य जान र संगठित अपराधमा संलग्न रहेको अभियोगमा अदालतमा मुद्दा दायर गरेपछि आज संविधान सभा सचिवालयले सभासद शाहलाई निलम्बन गरेको हो। शाहलाई संविधान सभा र व्यवस्थापिका संसद तथा त्यस अन्तर्गत गठन कुनै पनि समितिका बैठकमा भाग लिन नपाउने गरी निलम्बन गरिएको संविधान सभा सचिवालयले जनाएको छ। शाह पूर्व राज्य मन्त्री एवं सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ भने संविधान सभाको दोस्रो निर्वाचनमा धनुषा 4 प्रत्यक्ष निर्वाचित हुनुभएको थियो। 2069 साल वैशाख 18 गते भएको बम विस्फोटमा परि 5 जनाको मृत्यु भएको थियो, 32 जना घाइते भएका थिए। सभासद शाह जनकपुर बम काण्डका मुख्य योजनाकार रहेको तथ्य खुलेपछि फरार भएका थिए। एकीकृत नेकपा माओवादीको बन्द सत्र भोलि बिहान 8 बजेसम्मका लागि स्थगित भएको छ। बन्द सत्र स्थगित गरेर साँझ केन्द्रीय कार्यालयको बैठक बोलाइएको छ। आजको बैठकमा 22 समूहका नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। प्रचण्डले हलमा उठेको प्रश्नहरूको आज नै जवाफ दिने कार्यक्रम थियो, तर गृह कार्य गर्ने समय चाहिएको भन्दै भोलि मात्र प्रचण्डले जवाफ दिने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो। भोलि बिहान अध्यक्ष प्रचण्डले हलमा उठेका प्रश्नहरूको जवाफ दिएपछि 3 जना शीर्ष नेताहरूले मन्तव्य दिने कार्यक्रम रहेको शर्माको भनाइ छ। त्यसपछि विधान संशोधन प्रस्ताव पारित गरी नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्ने शर्माले बताउनुभयो। राजनैतिक प्रतिवेदनमाथि नेताहरूले जवाफ दिने क्रम सकिएपछि भोलि नै नेतृत्व चयनका लागि चुनाव गर्ने तयारी छ, तर सहमति वा निर्वाचन दुवै प्रक्रियामा जान सकिने सम्भावना रहेको शर्माले बताउनुभयो। प्रवक्ता शर्माले डाक्टर बाबुराम भट्टराईले बन्द सत्र बहिष्कार गरेको नभई बिरामी भएपछि सल्लाहमै आराम गर्न भनेको स्पष्टीकरण दिनुभएको छ। यसैलाई लिएर पार्टी फुट्छ भन्ने हल्ला निराधार रहेको उहाँले बताउनुभयो। यसैबीच माओवादीका नेता कार्यकर्ताले राष्ट्रिय सम्मेलनमा नेतृत्वको कड़ा आलोचना गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनैतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै विभिन्न टोली प्रमुखहरूले नेतृत्वको आलोचना गरेका हुन्। टोली प्रमुखहरूले अध्यक्षलाई थामथुमे, पूर्व उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई संकेत गर्दै किचकिचे र नारायण काजी श्रेष्ठलाई थुपौरेको संज्ञा दिएका हुन्। यिनै थामथुमे, किचकिचे र थुपौरेको कारण पार्टी अप्ठ्यारो अवस्थामा पुगेको हो। एक नेताले भने यी 3 शीर्ष नेता एक भए पार्टीका सबै विकृतिको अन्त्य हुने थियो। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि अहिले मतदान भइरहेको छ। नयाँ नेतृत्वका लागि अध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ। प्रेस चौतरी नेपाल क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र प्रगतिशील पत्रकार संघको संयुक्त प्यानलको तर्फबाट महेन्द्र विष्ट, नेपाल प्रेस युनियनको तर्फबाट पोषण केसी र स्वतन्त्र रूपमा सुखराम यादवले अध्यक्षमा उम्मेद्वारी दिनुभएको छ। त्यसै गरी खुल्ला उपाध्यक्षमा चारजनाको उम्मेद्वारी परेको छ। विष्टको प्यानलबाट खिल्ल बहादुर भण्डारी, केसीको प्यानलबाट रामसिंह दाहाल तथा स्वतन्त्र रूपमा दीपक पाठक र शिवबहादुर कार्कीले उम्मेद्वारी दिनुभएको छ। समावेशी उपाध्यक्षमा विष्ट प्यानलबाट महेश दास र केसी प्यानलबाट अनिता बिन्दुको उम्मेद्वारी परेको छ। महासचिवमा विष्ट प्यानलबाट उजिर मगर र केसी प्यानलबाट जगदर नेपालको उम्मेद्वारी परेको छ। खुल्ला तर्फको सचिवमा विष्ट प्यानलबाट प्रभात चलाउने, केसी प्यानलबाट दिलीप थापा मगर र स्वतन्त्र रूपमा बालकृष्ण बस्नेतले उम्मेद्वारी दिनुभएको छ। समावेशी सचिवमा विष्ट प्यानलका धर्मेन्द्र कण, केसी प्यानलका गोविन्द परियार र स्वतन्त्र रूपमा रविन्द्र कुमार श्रेष्ठको उम्मेद्वारी परेको छ। महिला सचिवमा विष्ट प्यानलका संगीता खड्का र केसी प्यानलका वसुन्धरा गौतम तथा एसोसिएट सचिवमा विष्ट प्यानलका ध्रुव लम्साल, केसी प्यानलका प्रकाश थापाको उम्मेद्वारी परेको छ। यसै गरी पाँचजना सदस्यका लागि दुईवटा प्यानलका दशजना र चारजनाले स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका छन्। मधेसी तर्फका दुईजना सदस्यका लागि सातजना, तीनजना महिला सदस्यका लागि छजनाको उम्मेद्वारी परेको छ। दुईजना आदिवासी जनजाति सदस्यका लागि छजना र दुईजना दलित सदस्यका लागि पाँचजनाको उम्मेद्वारी परेको छ। एकजना अपाङ्ग सदस्यका लागि दुई र एकजना अल्पसंख्यक सदस्यका लागि दुईजनाको उम्मेद्वारी परेको छ। विकास क्षेत्रगत रूपमा दुईजना सदस्यका लागि पूर्वाञ्चलमा छजना, मध्यमाञ्चलमा सात, पश्चिमाञ्चलमा पाँचजना, मध्य पश्चिमाञ्चलमा पाँचजना र सुदूरपश्चिमाञ्चलमा चारजनाको उम्मेद्वारी परेको छ। प्रतिष्ठानका दुई सदस्यका लागि भने चारजनाको उम्मेद्वारी परेको छ। त्यसै गरी संयोजक र दुईजना सदस्य गरी तीनजनाको लेखा समितिमा छजनाको उम्मेद्वारी परेको छ। नयाँ नेतृत्वका लागि आज अपरान्हदेखि मतदान भएको निर्वाचन अधिकृत गोपालनाथ योगीले जानकारी दिनुभयो। नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले आफ्नो पार्टीलाई निषेध गरेर अघि बढ़न खोजिए जनविद्रोह गर्ने चेतावनी दिनुभएको छ। उहाँले भन्नुभयो, माओवादीलाई निषेध गर्दै जाने हो भने हामी जनविद्रोहमा जान पछि पर्दैनौं, जनताको लागि बलिदान दिन तयार छौ। क्रान्तिकारी पत्रकार महासंघ कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधान सभा बाहिर रहेको एउटा शक्तिलाई बाइपास गरिए आफहरूलाई स्वीकार्य नहुने बताउनुभयो। उहाँले मुलुकलाई निकास दिन सबै दलको गोलमेच सम्मेलनमा जानुपर्ने बताउनुभयो। विप्लवले गोलमेच सम्मेलनबाट मात्रै मुलुकले जनताको संविधान पाउन सक्ने बताउनुभयो। उहाँले ए माओवादी र माओवादी बीचको एकीकरण तत्काल सम्भव नभएको बताउनुभयो। उहाँले कसैको निजी स्वार्थमा पार्टी एकता हुन नसक्ने समेत बताउनुभयो। उहाँले कम्युनिष्ट आन्दोलनलाई अघि बढ़ाउने गरी मात्रै पार्टी एकता हुन सक्ने बताउनुभयो। सभामुख सुभाष चन्द्र नेवाङले सभासदहरूलाई विदेश नचाहना गरेको निर्देशनलाई आधार बनाउँदै एमाले सचिव विष्णु पौडेलले आफ्नो चीन भ्रमण स्थगन गर्नुभएको छ। एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा मंगलबार चीन जान लागेको 20 सदस्यीय टोलीमा सचिव पौडेलको समेत नाम थियो। तर सभामुख नेवाङले जेठ 15 पहिलो संविधान सभाले गरेका काम कारवाहीको कामहरूको निक्योल गरिसक्नुपर्ने भन्दै सम्झाएपछि पौडेल चीन भ्रमण रद्द गर्नुभएको हो। नेता पौडेल संविधान संविधान अभिलेख अध्ययन तथा निक्योल समितिको सभापति हुनुहुन्छ। उहाँको नेतृत्वमा रहेको समितिले काम सकेपछि मात्रै राजनैतिक संवाद समिति र संविधान मसौदा समितिले बिजनेस पाउने भएकाले सभामुख नेवाङले पौडेललाई छिटो बैठक गरेर काम सक्न आग्रह गरेको स्रोतले बताएको छ। सभामुखले सबै सभासदलाई विदेश नचाहन निर्देशन दिए पनि एमाले अध्यक्ष खनाल 10 लागि चीन जान लाग्नु भएको छ। संविधान सभाको दोस्रो ठूलो दलका संसदीय दलका नेता केपी शर्मा ओली बिरामी भएका कारण बंकमा हुनुहुन्छ। यस्तो बेलामा अध्यक्ष खनाल 10 चीनमा बस्दा पार्टीका आन्तरिक कामहरूका साथै संविधान निर्माणमा आइपर्ने महत्वपूर्ण काम समेत प्रभावित हुने भन्दै सभामुख नेवाङले चिन्ता व्यक्त गरेको स्रोतले बताएको छ। आफूले विदेश नचाहन सभासदहरूलाई भनेका बेला त्यसलाई व्यवस्था गरेर खनाल लामो समय विदेश जान लागेको भन्दै नेवाङ असन्तुष्ट भएको छ। नेताहरूको गैर जिम्मेवारी देखेर वाक्क बनेका सभासद सभामुखले अब विदेशमा मात्रै नभएर स्वदेशमै पनि जिल्ला दौड़ाहा लागेर संविधान निर्माण कार्यमा नखट्ने नेतामाथि कडाई गर्ने तयारी गरिरहेको बुझिएको छ। वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले नेपालको वन पैदावारको सदुपयोगबाट राष्ट्रिय समृद्धिका लागि अभियान थाल्नुपर्ने बताउनु भएको छ। नेपाल वन पैदावार उद्योग व्यवसाय महासंघको 15 साधारण सभाको आज ललितपुरको गोदावारीमा उद्घाटन गर्दै मन्त्री आचार्यले वन क्षेत्रका उद्योग व्यवसायले गर्दै आएको व्यवसायमा सरकारले हस्तक्षेप नगर्ने उल्लेख गर्नुभयो। उहाँले वन जंगल पानीको स्रोत, रोजगारीको सृजना र कृषि तथा मानव जीवनका लागि महत्वपूर्ण स्रोत रहेकाले यसको संरक्षण र सम्वर्धनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। वन तथा भूसंरक्षण मन्त्रालयका सचिव गणेश राज जोशीले वन जंगलको संरक्षण र व्यवसायलाई मजबूत बनाउन सरकारका तर्फबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो। सामुदायिक वन अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष घनश्याम पाण्डेले वन जंगलमा रहेका ठूला रूखहरूको कटानसँगै वृक्षारोपण गर्दै यसको संरक्षणका लागि आम समुदाय लाग्नुपर्नेमा जोड़ दिनुभयो। सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष अप्सरा चापागाईले सामुदायिक वन क्षेत्रलाई जोगाइराख्न सरकारले आवश्यक नीति नियम बनाउनु पर्नेमा जोड़ दिनुभयो। चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिङे गैंडा मारी खाग बिक्री गरेको मुद्दामा दोषी ठहर गर्दै दुईजना तिब्बती नागरिक सहित चारजनालाई कैद सजाय तोकेको छ। उनीहरू दोस्रो पटक कैद सजाय तोकिएका व्यक्ति हुन्। निकुञ्जका प्रवक्ता टीकाराम पौडेलका अनुसार तिब्बती नागरिक काठमाडौँ बौद्ध बस्ने तान्सिंह निमा लामालाई 13 वर्षको कैद र 1,00,000 रूपियाँ जरिवाना तोकेको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमल शंकुवरको इजलासले सजाय तोकेको प्रवक्ता पौडेलले आज जानकारी दिनुभयो। 2068 त्रिवेणी क्षेत्रमा गैंडा मारेर खाग बिक्री गरेको आरोपमा पक्राउ परेका उनी सहित तिब्बतकै हिसी लामा प्युठानका महेश केसी, नोलप्रासीका कुमराज थापालाई निकुञ्जले सजाय तोकेको हो। हिसी लामालाई 12 वर्षको कैद र 1,00,000 रूपियाँ जरिवाना, केसीलाई 12 वर्ष कैद र 1,00,000 रूपियाँ जरिवाना तथा थापालाई 10 वर्ष कैद र 80,000 रूपियाँ जरिवाना तोकेको निकुञ्जले सुनाएको छ। खाग बिक्री गरेको अभियोग प्रमाणित भए 1,00,000 रूपियाँ जरिवाना र 15 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। लामो समयदेखि खानेपानी कबाब भोगिरहेका रौतहड पौराईका बासिन्दाले आज पूर्वपश्चिम राजमार्गमा रित्तो गाग्री प्रदर्शन गरेका छन्। उडा नम्बर 1, 2 र 3 का करिब 250 भन्दा बढ़ी स्थानीयले बिहान राजमार्गमा रित्तो गाग्री प्रदर्शन गरेका हुन्। पानीको लागि दिनभरि लाम बस्नुपर्ने आफूहरूको पीड़ा राज्यले बुझ्न नसकेको भन्दै उनीहरूले राजमार्गमा प्रदर्शन गरेका हुन्। पहिलेदेखि नै खानेपानी कबाब झेल्दै आएका यस क्षेत्रका बासिन्दा गर्मी चर्किएपछि जन समस्यामा परेका छन्। खानेपानी जस्तो संवेदनशील क्षेत्रमा राज्यले व्यवस्था गरेकाले बाध्य भएर गाग्री प्रदर्शन गरेको स्थानीय गणेश चौलागाईले बताउनुभयो। बिहान 7 बजेदेखि 9 बजेसम्म पूर्वपश्चिम राजमार्गको पौराईमा सड़क खण्डमा उनीहरूले प्रदर्शन गरेका थिए। खानेपानी समस्या समाधानका लागि ठोस पहल नगरेसम्म चरणबद्ध आन्दोलनको कार्यक्रम तय गरिएको नेपाली कंग्रेस गाउँ सभापति दयाराम दाहालले बताउनुभयो। आज राजमार्गमा रित्तो गाग्री प्रदर्शन गर्दा उनीहरूले यातायातका साधनलाई कुनै अवरोध गरेका थिएनन्। चुरे क्षेत्रमा भएको विनाशको असर अहिले पाखाका बस्तीहरूमा देखिन थालेको हो। व्यापक रूपमा चुरेमा वनफडानी र ढुङ्गा गिटी निकासी भएकाले चुरे क्षेत्रमा रहेका दर्जनौं बस्तीहरूमा अहिले खानेपानीको अभाव छ। नेपाल विद्यार्थी संघले वैशाख 31 भित्र जिल्ला र क्याम्पस अधिवेशन गर्न निर्देशन दिएको छ। आज विज्ञप्ति जारी गर्दै संघले अधिवेशन नगरे एकाइहरू स्वत खारेज हुने चेतावनी पनि दिएको छ। यसअघि नेवी संघले वैशाख 15 गते भित्र क्याम्पस र 18 गते भित्र जिल्ला अधिवेशन गर्न अन्तिम पटक समय दिएको थियो, तर तोकिएको समयमा प्राविधिक समस्या भएको भन्दै संघले पुनः अधिवेशन गर्न निर्देशन दिएको हो। समयभित्र पनि अधिवेशन नगरे क्याम्पस विश्वविद्यालय र जिल्ला एकाइ त खारेज हुने नेवी संघले सुनाएको छ। महाधिवेशनलाई ध्यानमा राखेर अधिवेशन गर अन्तिम पटक समय दिएको संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो। नेवी संघको महाधिवेशन आगामी जेठ 29, 30 र 31 गते हुँदैछ। कक्षा बाह्रको परीक्षामा चिट चोर्ने 107 विद्यार्थी रौतहटमा कारवाहीमा परेका छन्। जिल्लाका विभिन्न 3 केन्द्रबाट उनीहरू कारवाहीमा परेका हुन्। जिल्लाको बाल विकास र सिकाई तथा भौतिक शास्त्र 2 विषयको परीक्षामा चिट चोर्दै गरेका उनीहरूलाई निरीक्षण टोलीले निष्कासन गरी कारवाही गरेको हो। परिषदको मध्यमाञ्चल कार्यालय हेटौँडाका प्रमुख अनिरुद्ध धमलाको नेतृत्वमा गएको टोलीले परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने विभिन्न 3 परीक्षा केन्द्रबाट ठूलो संख्यामा परीक्षार्थी निष्कासित गरेको हो। एमुनामाई उच्च मावि झुनखुनवाबाट 41, जय किसान उमावि धरहरीबाट 40 र श्री उमावि गरुडाबाट 26 परीक्षार्थीलाई निष्कासन गरिएको प्रमुख धमलाले जानकारी दिनुभयो। सिराहाको चन्द्र अयोध्यापुर 1 बिहान 1 महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको छ। स्थानीय रामप्यारी सदायकको शव बिहान पूर्व पश्चिम राजमार्गको जुभावनमा भेटिएको इलाका प्रहरीकाले मिसैयाका इन्स्पेक्टर नरेश राजवेदीले जानकारी दिनुभयो। सदायकको टाउकोमा गहिरो चोट लागेको अवस्थामा शव भेटिएको हो। उहाँलाई कसले र किन मारेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। समानान्तरिक प्रक्रियाद्वारा स्थायी गर्नुपर्ने माग गर्दै अस्थायी शिक्षकहरूले कक्षा कोठा बहिष्कार गरेर धरनामा बसेका छन्। उनीहरू आज रत्नपार्कमा भेला भएर सिंहदरबार अगाडि धरनामा बसेका हुन्। देशभरका 30,000 अस्थायी शिक्षक आन्दोलनमा रहेका अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो। शिक्षा मन्त्रालयले 2069 पुस 20 अस्थायी शिक्षकलाई समान आन्तरिक प्रक्रियाबाट स्थायी गर्ने सम्झौता गरे पनि कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रनु परेको समितिको भनाइ छ। संघर्ष समितिले अस्थायी शिक्षकहरूलाई समान आन्तरिक प्रक्रियाबाट स्थायी गर्नुपर्ने, कुनै पनि बाहनामा कार्यरत शिक्षकलाई पेसाबाट विस्थापित गर्न नहुने, शिक्षक बीचको विभेद अन्त्य गर्नुपर्ने लगायत माग गरेको छ। हप्ताको पहिलो दिन आज सुन र चाँदी दुवैको भाव बढ़ेको छ। सुन्तोलाको 54,000 र चाँदी 800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। सुन्तोलामा 500 र चाँदी तोलामा 50 रूपियाँ बढ़ेको हो। शुक्रबार सुन 53,500 र चाँदी 780 रूपियाँमा तोलामा कारोबार भएको थियो। अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं नेपाल पत्रकार महासंघको अबको नेतृत्व कसले पाउनु पर्ला जस्तो लाग्छ। ए वामपन्थी समूहको प्यानल, बी प्रजातान्त्रिक समूहको प्यानल र सी जस्तो आए पनि केही हुने होइन। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए वामपन्थी समूहको प्यानल भन्नेमा 33%, बी प्रजातान्त्रिक समूहको प्यानल भन्नेमा 28% र सी जस्तो आए पनि केही हुने होइन भन्नेमा 39%। मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न छ, ए माओवादीको राष्ट्रिय सम्मेलनमा अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि शीर्ष नेताहरूले नै सरको आलोचना गर्नलाई तपाईँ के भन्नुहुन्छ। ए स्वाभाविक, बी पार्टी फुट्ने संकेत र सी पदको लागि हान्थाप। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 को अर्पण बुलेटिन में प्रस्तुत करने। पालो ट्राफिक खबरको यति बेला नानगढ एटोडा बिरगंज सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9-20 काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ त्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फोल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656-63-063, मोबाइल नम्बर 98551-7743। ब विदेशका समाचार। अफगानिस्तानको बदक्सानमा तीन दिन अघि गएको पहिरोमा परि हराइरहेकाहरूको सम्झनामा राष्ट्रिय शोकको घोषणा गरिएको छ। अफगानी सरकारले आज उनीहरूको सम्झनामा राष्ट्रिय शोकको घोषणा गरेको हो। भीषण पहिरोमा करिब 370 घरका झण्डै 2500 मानिसहरू पुरिएको अफगानी सरकारले जनाएको छ। अफगानिस्तानका उपराष्ट्रपतिले घटनास्थलको अवलोकनपछि अब अरू शवहरू निकाल्न सम्भव नरहेको बताउनु भएको छ। पहिरोमा पुरिएका कुनै पनि गाउँको संकेत अब देख्न नसकिने भन्दै ती गाउँहरू धेरै मिटर गहिरो माटोले पुरिएको अधिकारीहरूको भनाइ छ। संयुक्त राष्ट्रसंघले अहिलेसम्म पहिरो प्रभावित क्षेत्रबाट 350 शवहरू मात्र निकालिएको जनाएको छ। गत शुक्रबार ठूलो वर्षा भएपछि सो क्षेत्रमा दुईवटा पहिरोहरू खसेको बताइएको छ। अहिले ज्यान जोगाउन सफल भएकाहरूलाई टेन्ट, खाना, पानी र अन्य सहायताहरू बाँड्ने क्रम शुरू भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। जीवितै बाँचेका मानिसहरूका लागि उक्त माथिल्लो भागमा झण्डै 100 टेन्टहरू खडा गरेर राखिएको छ। तर आफ्नो प्रयास निरर्थक हुने महसुस गर्दै खोजीमा संलग्न अधिकारीहरूले खोजी कार्य सकेको घोषणा समेत गरेका छन्। खेल समाचार। एसएससी प्रिमियर लिग क्रिकेट अन्तर्गत तेस्रो खेलमा नेपाल ओमानसँग 2 पराजित भएको छ। नेपालले दिएको 158 रनको लक्ष्य ओमानले 13 बल बाँकी छँदा 8 विकेट गुमाएर भेट्टायो। राम्रो बलिङ गरेर ओमानलाई दबावमा राखे पनि ब्याटिङमा सम्हालिन नसक्दा हार बेहोर्नु परेको हो। उपकप्तान ज्ञानेन्द्र मल्लले बनाएको 26 रन नै आज नेपालको सबैभन्दा उच्च स्कोर रह्यो। नरेश बुडा एरीले 23, सागर पुनले 20, शरद भेषवकरले 16 र शक्ति गौसनले 15 रन जोडे। सम्पाल कामीले नट आउट 10, विनोद भण्डारीले 10, पारस खड्का र वसन्त रेग्मीले 6 र महमूद आलमले 5 रन बनाए भने ओपनर सुभाष खकुरेलले आज पनि खाता खोल्न सकेनन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 45 ओभरमा 157 रन बनाएर अल आउट भयो। बलिङतर्फ नेपालका पारस खड्का, शक्ति गौसन र सुम्पाल कामेले दुवै विकेट लिए भने वसन्त रेग्मी र सागर फोनले 1-1 विकेट लिए। प्रतियोगिता अन्तर्गत यसअघिका दुई खेलमा नेपालले युए र मलेसियालाई पराजित गरेको थियो। ओमानले भने प्रतियोगितामा खेलेका 3 खेल जितेको छ। उसले हङकङ र मलेसियालाई यसअघि नै जितेको थियो। नेपालले भोलि बिहान हङकङसँग खेल्नेछ। इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलोर र सनराइजर्स हैदराबाद भेट्दैछन्। 5 स्थानमा रहेको बेङ्गलोर र 6 स्थानमा रहेको हैदराबाद बीचको खेल बेलुका 8 बजेपछि चिन्नास्वामी स्टेडियम बेङ्गलोरमा हुनेछ। समान 5 खेल खेलेका दुई टोलीले समान 2 जित र 3 हार बेहोरेका छन्। समान 4 अङ्क रहेको बेङ्गलोर रणजीका आधारमा हैदराबाद भन्दा अघि छ। आजको खेल जित्ने टोली अङ्क तालिकाको 4 स्थानमा उक्लनेछ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। जनकपुर बम काण्डका मुख्य योजनाकार सभासद संजय कुमार शाह संविधान सभा सदस्यबाट निलम्बन। एकीकृत माओवादीको बन्द सत्र भोलिसम्मका लागि स्थगित, अध्यक्षले भोलि जवाफ दिने। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि मतदान चल्दै, अध्यक्षमा 3 उम्मेद्वारी। चितवन निकुञ्जद्वारा गैंडा मारी खाग बिक्री गरेको मुद्दामा 2 तिब्बती नागरिक सहित 4 कैद सचाए। लामो समयदेखि खानेपानीको अभाव भोगिरहेका रौतहट पराईका बासिन्दाद्वारा पूर्व पश्चिम राजमार्ग मारी तोगाग्री प्रदर्शन। अफगानिस्तानमा गएको पहिरोमा परि हराइरहेकाहरूको सम्झनामा राष्ट्रिय शोकको घोषणा, शवहरू निकाल्न सम्भव नरहेको उपराष्ट्रपतिको भनाई। र एसएससी प्रिमियर लिग क्रिकेटमा नेपालको पहिलो हार, ओमानसँग 2 पराजित। अवस्थ साँझ 5 अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज विदा भई नमस्कार। शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू, दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकाडेमी म्याथ, साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश, जापानीज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टीलर्निंग एकाडेमी, खैरानी 4 पर्सा, नारायणी डेभलपमेन्ट बैंकको माथि। मोबाइल 98452146174।